एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तुता कल्पना भट्टराई। नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा तपाईँलाई स्वागत छ। यो कार्यक्रम देशभरिका विभिन्न स्थानीय एफएम स्टेशनबाट प्रत्यक्ष प्रसारण भइरहेको छ। नेपालका सबै ठाउँ अनि सबै नेपालीको विचार अटाउने नेपाल चौतारीमा आज एनेकपा माओवादीभित्र चलेको आन्तरिक बहस केका लागि हो भन्ने प्रश्नको शिरोफेरमा हामी छलफल गर्दैछौ। हामीसँग स्टुडियोमा पाउना हुनुहुन्छ एनेकपा माओवादीका नेता देवेन्द्र पौडेल। नेपाल चौतारीमा तपाईँ पनि आफ्ना विचार र प्रश्न र भगाई हामीलाई राख्न सक्नुहुन्छ। नेपाल चौतारी मार्फत तपाईँको आवाज एकसाथ देशभरिका विभिन्न स्थानीय एफएम स्टेशनहरूबाट प्रसारण हुन्छ। कार्यक्रममा सहभागी हुन हाम्रो फोन नम्बर 1660013457 मा फोन गर्नुहोस्। फोन नम्बर फेरि एकपटक 1660013457। देशभरिका जुनसुकै ठाउँबाट यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन। एकीकृत नेकपा माओवादीको तीन दिने राष्ट्रिय सम्मेलन यही साता विराटनगरमा सकियो। सांगठनिक संरचना निर्माण अनि वैचारिक बहसका लागि गरिएको सम्मेलनले पुष्पकमल दाहाल अध्यक्षताको 900 सदस्यीय केन्द्रीय कमिटी त अनुमोदन गयो, तर केन्द्रीय कमिटिका सबै पदाधिकारी चयन गर्न सकेन। पार्टीका वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराई सहित उहाँ पक्षधर मानिने नेताहरू केन्द्रीय कमिटिमा नबस्ने बताएर सम्मेलन छाडेर हिँड्नुभयो। ए माओवादी पार्टीभित्र के को असन्तुष्टि बढ़ेको हो? 15 महिना अघि सम्पन्न हेटौडा महाधिवेशनको 6 महिनापछि उपाध्यक्ष पदबाट राजीनामा दिनुभएका डाक्टर भट्टराईले पछिल्लो समय नयाँ शक्ति आवश्यकताको कुरा पटक पटक गर्दै आउनुभएको छ। के डाक्टर भट्टराई लगायतका ए माओवादी नेताहरू नयाँ शक्ति निर्माणको खोजीमा लाग्नु भएको छ? हो भने त्यो कस्तो शक्ति हो? आज हामी यिनै प्रश्नहरूको सेरोफेरमा छलफल गर्दैछौ। हामीलाई फोन गर्नु 1660013457 यो नम्बरमा पैसा लाग्दा फोन गर्दा तपाईँलाई पैसा लाग्दैन। मोबाइल प्रयोग गर्ने श्रोताले एसएमएस गर्न सक्नुहुन्छ। नेपाल चौतारीको छोटो रूप एनसी टाइप गरेर एसएमएस दिनुहोस् अनि आफ्नो प्रश्न वा विचार लेखेर हाम्रो नम्बर 5500 एसएमएस गरिदिनुहोस्। तपाईँ हामीलाई फेसबुक र ट्विटरमा समेत भेट्न सक्नुहुन्छ। हामीसँग स्टुडियोमा हुनुहुन्छ एनेकपा माओवादीका नेता देवेन्द्र पौडेल। देवेन्द्रजी, यहाँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद छ यहाँलाई पनि। विराटनगरमा यही साथै तपाईँहरूको राष्ट्रिय सम्मेलन सकियो। यो राष्ट्रिय सम्मेलन हो कि यसलाई असन्तुष्टिको सम्मेलन भनेर हामीले बुझ्दा हुन्छ कि हुँदैन? होइन, यो राष्ट्रिय सम्मेलनै हो, किनभने जिल्लामा सम्मेलनहरू सकेर जिल्लाबाट राष्ट्रिय सम्मेलनका प्रतिनिधिहरू निर्वाचित भएर त्यहाँ सहभागी भएर गरिएको हुँदाखेरि राष्ट्रिय सम्मेलनकै रूपमा यसलाई बुझ्नुपर्छ। राष्ट्रिय सम्मेलनले जे उद्देश्य राखेर सम्मेलन गरिएको थियो त्यो उद्देश्य नै पूरा भएन नि त, होइन? त्यो बरु आंशिक सत्य हो। जे उद्देश्यको निम्ति राष्ट्रिय सम्मेलनको आयोजना गरिएको थियो, खास गरी संगठनात्मक रूपमा अल्झेको हाम्रो पार्टीलाई कार्यदिशा कार्यप्रणाली अनुरूप चाहिँ कार्यक्रमिक योजना अभिव्यक्त गर्नको निम्ति हामीले अलि बढी यो राष्ट्रिय सम्मेलनमा समस्या केन्द्रीकरण गर्न खोजेका थियौं। तर फेरि पनि राष्ट्रिय सम्मेलनले जसरी ती अल्लिएका विषयहरूको सम्बोधन गर्न सक्नु पर्थ्यो, झन् गुजुल्टिएर आउनु भनेको त्यो विषयमा फर्केर विश्लेषण गर्दाखेरि यसले चाहिँ अलिकति सफलता नपाएको महसुस गर्न सकिन्छ। किन पाउन सकेन त्यो सफलता? होइन, खास गरी हाम्रो पार्टीमा लामो समयदेखि वैचारिक संगठनात्मक विषयमा छलफल बहसहरू चल्दै आएका थिए र यो बदलिएको पछिल्लो शान्ति प्रक्रिया पछिको अवस्थालाई सम्बोधन गर्ने प्रकारको संगठनात्मक संरचना बनाउनुपर्छ र त्यसको निम्ति पुरानो युद्धकालीन संगठनात्मक जुन ढाँचा शैली र प्रणाली हो त्यसलाई अलिकति बदलिएको परिस्थिति अनुरूप अगाडि बढाउनुपर्छ भन्ने मान्यता अलि बढी चाहिँ उठ्दै आएको थियो। त्यसको सम्बोधन हुन्छ कि भन्ने हामीले आशा गरेका थियौं, सोचे अनुसार चाहिँ हुन सकेन। अब अरू थुप्रै विषयहरू बाँकी छन्, ती विषयहरूलाई फेरि हामीले राष्ट्रिय महाधिवेशनै गरेर महाधिवेशनमा एउटा मूर्त छलफल बहस चलाउने गरी यो सम्मेलनलाई निस्केर हिँडेको भन्ने अर्थमा जस्तो यहाँले पृष्ठभूमिमा राख्नुभयो त्यसो होइन। अन्तिमसम्म नै हामी बसेर नयाँ केन्द्रीय समितिको बैठक बसिसकेपछि सौहार्द रूपमा नै बैठकबाट के अरे यो राष्ट्रिय सम्मेलनबाट हामी सबै विदावादी भएका हौं। त्यसरी विदा भएर त आउनुभयो, तर केन्द्रीय कमिटीमै नबस्ने भनेर निर्णय जुन भयो डाक्टर भट्टराई पक्षधर अब डाक्टर भट्टराई सहितको अब यहाँहरू संलग्न जुन पदाधिकारीहरूमा बस्दिनँ केन्द्रीय कमिटीमै बस्दिनँ भन्नुभएपछि त्यसलाई त एउटा खालको बहिष्कार अथवा छोडेर आएको भन्न मिल्दैन? त्यसलाई बहिष्कार होइन, यो बाहिर हामीले सुन्यौं, त्यही हामी विराटनगर हुँदाखेरि सबैतिर बहिष्कार बहिष्कार भनेर चर्चा चलेको हामी सुन्यौं। बहिष्कार होइन, म आफै पनि अध्यक्ष मण्डलमा सहभागी थिएँ, सबै प्रक्रिया पूरा गरेर हिँडेको हुँदाखेरि बहिष्कार बिल्कुल होइन। र हामीले केही विषयहरू राखेर खास गरी संस्थागत रूपमा केन्द्रीय कमिटीको केन्द्रीय कार्यालयमा सबै कुराहरू केन्द्रीकृत मूर्तिकृत हुन्, केन्द्रीय कार्यालयले गरेको निर्णय अनुरूप नै सामूहिकताको केन्द्रीकृत अभिव्यक्ति अनुरूप चाहिँ सम्बोधन हुने गरी केन्द्रीय कमिटी बनोस्, विषयहरू उठान हुन् भन्ने कुरा हामीले राखेका हौं। त्यो भएन भनेदेखि केही साथीहरूको मात्र लहरमा आएको नामावली जो सहमतिमा आएको थिएन, सहमतिमा नआएको नामावलीमा हामीलाई नराख्नुहोस्। केही सिनियर साथीहरू पनि छुटेको हामीले देख्यौं। त्यसो भएको हुँदाखेरि कि त सहमतिमा ल्याइयोस् कि निर्वाचन प्रक्रियाद्वारा टुङ्गाइयोस् भनेर हामी केन्द्रीय समितिमा नभन्ने भनेका हौं, बहिष्कार गरेको कुरा होइन। त्यो नामावली जुन आयो नि त्यसमा चाहिँ अब जसले नबस्ने भनेर भन्नुभयो डाक्टर भट्टराई लगायतका उहाँहरूले भन्नुभयो, मन नपरेका मान्छे परे रे त्यहाँ, आफूले भनेका मान्छे परेनन् रे, पद पुगेन रे भन्ने कुरा आएको थियो। खास गरी त्यहाँ बसेका साथीहरूलाई सम्मान छ हाम्रो, जो केन्द्रीय कमिटिमा अहिले प्रस्तावित भएर बस्नुभयो। व्यक्तिगत रूपमा उहाँहरूप्रति कसैप्रति पनि गुनासो छैन, यो अवश्य पनि सजिलो विषय होइन। आयोजक समितिमै रहेका 268 जनाबाट हामीले त्यो कमिटीलाई 900 ल्याउनु पर्थ्यो। आयोजक समितिबाट मात्रै होइन, हलबाट पनि केही साथीहरू ल्याएर ल्याउनु पर्ने भएको हुँदाखेरि धेरै साथीहरू केन्द्रीय कमिटीबाट बाहिरिने कुरा त स्वाभाविकै थियो, सजिलो थिएन, सबैलाई चित्त बुझाउनु गाह्रो थियो। तर त्यो कुरा संस्थागत हुनु पर्थ्यो, त्यो कुरा मनोमानी हिसाबले केही साथीहरू चाहिँ लहर र सुझावमा मात्रै र समग्रमा चाहिँ छलफल नगरिकन नगर्दाखेरि हाम्रो चाहिँ असन्तुष्टि विमति त्यही विषयमा रहेको। अध्यक्षले मनोमानी गर्नुभयो भन्नुभएको, अध्यक्षले अब हामीसित भेट हुँदाखेरि त मिलाएर ल्याउँछु भन्नुभएको थियो, तर प्रस्ताव जसरी प्रस्ताव अगाडि बढ्यो र त्यसलाई अलिकति परिमार्जन गरौं भनेका थियौं हामीले, केही साथीहरू थपट गरेर परिमार्जन गरेर अलिक समग्रतामा मिलाएर जाउँ र यो प्रस्ताव चाहिँ सबैको हो भन्ने कुराको अपनत्व चाहिँ पार्टीमा बनाऊ। त्यसो गरिसकेपछि चित्त नबुझेका साथीहरूलाई पनि खुसी पार्न, सबैले कन्भिन्स गर्न हामी लाग्न सजिलो हुन्थ्यो। त्यो बाटो खोइ किन हो उहाँले चाहिँ अपनाउनु भएन, उहाँले ल्याएको प्रस्तावलाई नै कि मान्नुहोस् कि चाहिँ अर्को बाटो छैन, अब अरू चाहिँ विकल्पमा जान सकिँदैन भन्ने कुरा उहाँले राखिसकेपछि हामीले चाहिँ ठिक छ उसो भए हामी बस्दैनौ भनेर भनेका हौ। किन त्यसो गर्नुभयो होला अध्यक्षले, मतलब किन त्यो गर्नुभयो, यहाँहरूले के अनुमान गर्नुभयो? अब उहाँलाई केही साथीहरूले अनावश्यक शंका निरन्तर हालिदिनु भएको छ, यसै पनि अध्यक्षको पक्षमा बहुमत थियो, एक दुईजना साथीहरू घटबट हुँदैमा त्यो ठूलो संख्यामा रहेको बहुमतको गणितीय आकार अदलबदल हुनेवाला थिएन। त्यसो भएको हुँदाखेरि अलिकति पृथक, अलिकति भिन्न, अलिकति चाहिँ क्रिटिकल आउने साथीहरूलाई पनि ग्रुप छलफलको बेलामा साथीहरूलाई जिम्मेवारी दिने बेलामा अलिकति सम्मान गरेर जाँदा राम्रो हुन्थ्यो, हाम्रो आशा अपेक्षा त्यो थियो। त्यसकारणले गणितीय रूपमा यो साइजमा यो पक्षलाई राख्नुपर्छ भनेर पक्ष विपक्षको कुरा गरेर सोच्नु र त्यस प्रकारको चाहिँ होमवर्क गर्न खोज्नु नै पार्टी चलाउने गम्भीर प्रकारको त्रुटि छ। त्यसो भएको हुँदाखेरि अब आफ्नो अनुकूलतामा रहेका व्यक्तिहरूलाई मात्रै लिएर पार्टी चलाउँछु भन्न थालियो भनेदेखि कहिले पनि त्यो पार्टीले उँभो गति लिन सक्दैन। अलिकति चाहिँ अब अध्यक्षले भन्दाखेरि त त्यसो भन्नुभएको छैन, बेला बखत हामीसित कुरा हुँदाखेरि पनि राम्रै कुरा गर्नुहुन्छ, तर व्यवहारमा जाँदाखेरि कतै न कतै उहाँलाई चाहिँ त्यो चाहिँ खास गरी यो अलिकति त्यस्तो प्रकारको प्रवृत्ति राख्ने साथीहरूको प्रभावले आंशिक रूपमा उहाँलाई असर गर्ने गरेको महसुस चाहिँ हामीले गरेका छौँ। अब अहिले सरसरी ठ्याक्कै हेर्दाखेरि भनेको चाहिँ जुन केन्द्रीय कमिटी नै जुन एउटा सिङ्गो त्यो फर्म हुन सकेन, गठन हुन सकेन नि होइन, त्यो अब त्यो हेर्दाखेरि अहिले चाहिँ पदैमा चाहिँ एमाओवादी पार्टीभित्रका ठूला नेताहरू बीच मिली मात्र नभएको हो कि वैचारिक कुरा चाहिँ एकातिर छ भन्ने कुरा मात्रै हो कि देखिएको छ? पद भनेर खास गरी जसरी चित्रण गर्न खोजिएको छ त्यो चाहिन पनि चाहिएको छैन, त्यो हुनुपर्छ भन्ने हाम्रो भनाइ पनि होइन। हामी चाहिँ त्यो पदमा अब कोही ठूला एक दुईजना साथीहरूको अपेक्षा त होला, हामी चाहिँ ठूलो भयंकर पदमा पुगौंला भनेर सशस्त्र संघर्षमा सहभागी भएर काहाली लाग्दो जीवन बिताएको पनि होइन। संयोगले जिम्मेवारी पूरा गर्दै जाँदाखेरि एउटा ठाउँमा चाहिँ पार्टीका साथीहरूले जनताले पुर्याए, त्यसलाई हामीले कार्य सम्पादन गर्दै अगाडि बढेका छौँ। त्यसो भएर पदकै निम्ति मात्रै नमिलेर भन्ने कुरा त बिल्कुल होइन, तर खास गरी जे कुरा दस्तावेजमा त्यहाँ प्रस्तुत भयो, खास गरी ड्यास माओवादीदेखि नेकपा माओवादी ड्यासदेखि एमालेसम्मको वृहत केन्द्र बनाउने कुरा जो उठान भयो, त्यसको सम्बोधन गर्नको निम्ति न्यूनतम र कमन सेन्स पनि के हो भनेदेखि आफ्नो व्यवस्थापन सही रूपले गर्न सक्नुपर्छ। आफैभित्र अलिअलि फरक सोच राख्ने साथीहरूलाई खुशी नपारिकन बाहिर त्यत्रा ठूला कुरा गरेर अलग प्रकारको सोच भएका मान्छेहरूलाई पार्टीहरूलाई समूहहरूलाई सम्बोधन गर्न धेरै कठिन कुरा हो त्यो। त्यसो भएको हुँदाखेरि दस्तावेजमा प्रस्तुत भएको र गर्न खोजेको कार्यक्रमिक योजनाको विषय र त्यहाँ व्यवहारमा प्रदर्शन गर्न खोजिएको शैलीको चाहिँ बिल्कुल तादम्यता हामीले देखेनौं। त्यसो भएको हुँदाखेरि पहिला भित्र मिलाऊं, बाहिर पनि मिलाउनु पर्छ, भित्र मिलाएर मात्रै चाहिँ बाहिर, हामी सबै मिलेर बाहिर जाँदाखेरि त गाह्रो छ भनेदेखि भित्रै नमिलाइकन भित्रै चाहिँ यो पक्ष र त्यो पक्ष, यो पक्षका यति र उपक्षका उति भनेर हिसाब किताब गर्न थालियो भनेदेखि त कहाँ बाहिर हामीले पहल गर्न सक्छौँ र त्यस्तो सङ्कीर्ण चाहिँ खुद्रे खेतीमा नलागौँ, भित्र चाहिँ संस्थागत पहल गर्दै मिलिएर एक ढिक्का भएर बाहिर जाउँ भन्ने हाम्रो कुरा हो। त्यहाँ नभएको देख्दा अलिअलि ग्रुप छलफलमा पनि अलिअलि थोरै भिन्न कुराहरू राख्ने साथीहरूप्रति ह्युमिलेसन गरेको देख्दाखेरि त्यो शैलीले चाहिँ पार्टी बन्दैन, त्यसप्रतिको विमति हाम्रो हो। त्यो जुन दस्तावेजमा ल्याइएको जुन प्रस्ताव थियो त्यो त राम्रो कुरा पनि थियो नि त, फेरि कमिसहरू सबै ढिका भएर ल्याउनुपर्छ, यो आह्वान गर्नुपर्छ, हामी एक भएर जानुपर्छ भन्ने कुरा त राम्रो पनि थियो नि। त्यसलाई त हामीले चाहिँ दर्जन पटक ताली हानेर स्वागत गर्यौँ नि, त्यसको विरोध गरे होइन, हामीले त्यसलाई हामीले स्वागत गर्यौँ हो। त्यसको निम्ति त्यो कुराले मात्रै हुँदैन, जे कुरा दस्तावेजमा उल्लेख गरिएको छ त्यसलाई कार्यान्वयन गर्नुपर्छ। कार्यान्वयन गर्नुको निम्ति पहिला आफूभित्रका समस्याहरू सहजतापूर्वक हल गर्नु पर्यो र पोजिसन लिने होइन, पार्टी चलाउनुको निम्ति मुख्य नेतृत्वले पोजिसन लिएर यो भए मान नभएदेखि चाहिँ हुँदैन भन्ने होइन। अभिव्यक्तिको स्वतन्त्रता, काम कार्यवाहीमा एकरूपताको सिद्धान्त अनुरूप विभिन्न अप्सनहरूमा लचिलो भएर बस्न तयार हुनुपर्छ। त्यसो भयो भने मात्रै पार्टीलाई अगाडि बढाउन सकिन्छ। सिद्धान्तमा लचिलो हुने भनेको नि सिद्धान्तमा दृढ हुने, सङ्ठाको विषयमा चाहिँ एक दुईजना व्यक्ति दुई चारजना साथीहरूको हकमा मिलाउन सकिन्छ भन्ने कुरा, अलिकति विभिन्न अप्सन सहित बस्यो भने सजिलो हुन्छ, त्यहाँ हामीले अलिकति त्यस्तो देखेनौँ। त्यसो भएको हुँदाखेरि यो राम्रो कुरालाई हामीले विरोध गरेको होइन। हामीसँग केही सहभागी टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँहरूको कुरा हामी सुनौ एकैछिन। प्युठानबाट ऋषिराम पाण्डे हुनुहुन्छ। ऋषिरामजी कार्यक्रममा स्वागत छ। हजुर धन्यवाद, आजका अतिथिलाई पनि नमस्कार। नमस्ते। म के भन्न खोजेको रहेको भन्दाखेरि एउटा सानो गाउँ खाने कथा भनौँ, जति मासु खान्छ उति दुब्राउन जान्छ, क्या हो भन्दाखेरि त्यो अचान हो। त्यस्तै नेकपा माओवादी, जतिसुकै विस्तार गरौँ जतिसुकै मिलौँ भने तापनि यो लोप हुँदै गइरहेको छ कि जनताले अब यसमा विश्वास गरिरहन कतिको आवश्यक छ भन्ने मेरो जिज्ञासा। तपाईँको जिज्ञासामा आइहाल्छौँ हामी। जनक मणिलाल कटुवार हुनुहुन्छ जुम्लाबाट। मणिलालजी कार्यक्रममा स्वागत छ। नमस्कार। नमस्कार। मेरो जिज्ञासा के छ भने होइन, मेरो जिज्ञासा चाहिँ नेताजीहरूले उठाउनु भएको जुन बाबुराम भट्टराई पछिल्लो उठाएको एकदमै जायज छ होइन, तर उहाँहरूसँग चाहिँ कार्यकर्ता छैनन्, नेताहरू छैनन्, बहुमतै छैन, उहाँले बेला बेला उठाइरहनु राम्रो छ, तर उहाँहरू किन बाहिरिनुहुन्छ? उहाँको चाहिँ कार्यकर्तामा चाहिँ मन नजितेर कि अथवा नेताहरू नभएर कि, यो यही नै मेरो क्वेसन हो। धन्यवाद छ। यो पहिलो प्रश्नले जो राख्नु भएको छ, लोप हुँदै गएको हो कि भन्ने कुरा साँचो होइन। अहिले पनि झन्डै 2.5 लाख पार्टी सदस्य यो राष्ट्रिय सम्मेलनको सन्दर्भमा नवीकरण भएका थिए। माओवादी पार्टी लोप भएको होइन, बरु हो के भनेदेखि अलिकति दिशाहीन जस्तो भएको। हामी शान्तिपूर्ण प्रक्रियामा आइसकेपछि जसरी पार्टीको कार्य दिशालाई सिफ्ट गरेर संगठनात्मक प्रणालीलाई पनि सिफ्ट गर्न सक्नु पर्थ्यो, त्यो नभएर अत्यन्तै कुहिरो लागेको बाटोमा हिँडेको बटुवा जस्तो चाहिँ पार्टी बनेको छ। त्यहाँ क्लियर नगरिकन अगाडि बढ्न सकिन्न, समस्या त्यहाँ हो, लोप भएको छैन। पुनर्गठन र रूपान्तरणको एजेन्डा सहित आगामी दिनमा यही पार्टीको जगमा खास गरी सबै छरिएका शक्तिहरूलाई पनि अगाडि बढाउने गरी पहल कदमी हुँदैछ, हामी आशावादी छौं। दोस्रो जुन चाहिँ अब यो दोस्रो प्रश्नकर्ताले जो विषय राख्नुभएको छ, हामी बाहिरिन खोजेको पनि होइन, संगठनात्मक रूपमा कमजोर भइयो भनेर हिसाब किताब गरेको पनि होइन। हाम्रो पार्टी संस्थागत रूपमा चल्दै आएको पनि हो, तर बेला बखत पार्टीभित्रका कतिपय यस्ता प्रवृत्तिहरू देखा पर्ने गर्छन्, ती प्रवृत्तिहरूले अलिकति विमति राख्नेहरूप्रति, अलिकति भिन्नमत राख्नेहरूप्रति असहयोग गर्ने, अलिकति प्रताडित गर्ने, अपमान जस्तो गरेर पार्टी आफ्नै मात्रै हो जस्तो गर्ने प्रवृत्ति, व्यक्ति रूपमा को भनेर नजाउँ, त्यो प्रवृत्तिले गर्दाखेरि यी समस्याहरू पैदा गर्ने गरेका छन्। उदाहरणकै निम्ति बाबुराम भट्टराई, उहाँका कमीहरू छैनन् भन्ने होइन, तर फेरि पनि एउटा सक्षम आफ्नै मेहनतले यो पार्टी बनाउनको निम्ति निरन्तर आएको व्यक्ति हो। उहाँलाई समेत चाहिँ अब बेला बखत उहाँले उठाएको एक दुईवटा विषयका कारणले ठूल्ठूला चाहिँ आरोपहरू लगाएर प्रताडित गर्ने गरिन्छ। त्यसो नगरौं, उहाँका कमजोरीहरू पनि सहजतापूर्वक आलोचना गरौं, अरूका कमजोरीको पनि आलोचना गरेर पार्टीलाई संस्थागत रूपमा चलाऊ भन्ने हाम्रो भनाइरहेको हो। अब यहाँले भन्नुभयो दिशाहीन जस्तो चाहिँ बनेको छ, यो दिशाहीनलाई सही दिशा दिउँ भनेर डाक्टर भट्टराई लगायत यहाँहरूले भनिरहनु भएको छ होइन, हामीले बुझेसम्म यो दिशाहीन पार्टी कसरी बन्यो शान्ति प्रक्रियामा आइसके पछाडि, मतलब कुन दिशामा जानु पर्थ्यो, कता जाउँ भन्दै हुनुहुन्छ यहाँहरू? होइन, यो खास गरी अब केही साथीहरूमा यस्तो जबरजस्ती भ्रम छ अहिले पनि, हामी एउटा खास चरणमा सामन्तवादको अन्त गर्नको निम्ति जनयुद्धमा सहभागी बन्यौं, अर्को खास अर्को अध्याय शुरूआत हुन खोजे नेपालमा हामी यो जनआन्दोलनमा सहभागी बन्यौं, त्यसपछि करिब करिब जनताले माओवादीलाई केही समय अब देशको नेतृत्व गर्नुपर्छ भनेर जिम्मा दिएको अवस्था हो। तर त्यसप्रति जसरी अनुगृहित भएर नुहे निहुरेर जनताका कामहरूको कार्य सम्पादन गर्न सक्नु पर्थ्यो, यसमा अब हाम्रा पनि दोषी कमीहरू होलान् हाम्रो तहका पनि, तर मुख्य लिडरहरूले त्यसको सम्बोधन गर्न नसक्दा र अल्झेको पार्टीलाई पुरानो तरिकाले होइन बदलिएको शान्तिपूर्ण संक्रमणमा आइसकेपछिको परिस्थिति अनुरूप जसरी लिएर जान सक्नु पर्थ्यो त्यहाँ लिएर जान नसक्दाखेरि कार्यकर्ताहरूमा गुनासा, कार्यकर्ताहरूमा आशा सपना हराए जस्तो, सक्रियतापूर्वक काम गर्ने जोस जाँगर चाहिँ कमजोर बने जस्तो जो बन्न पुग्यो, त्यसमा कार्यकर्ता र मध्यम तहका र तल्लो स्तरका साथीहरूलाई दोष दिन मिल्दैन। नेतृत्व निरन्तर चाहिँ अलमलमा रहेको, कतिपयलाई चाहिँ अलिकति बाटोहरूको निराखेर दक्षिण पनि भइन्छ कि भन्ने अनावश्यक चाहिँ डर र त्रासले भयभीत हुनुभएको छ। बाबुरामजीले पनि अलिकति अगाडि बढ्न चाहँदाखेरि संगठनात्मक रूपमा आफ्नो चाहिँ पहल पुग्दैन कि भनेर खुम्चिएको अवस्था, यसले गर्दाखेरि चाहिँ दुविधामा लिडरहरू चाहिँ फँसेका कारणले यस्तो बन्न पुगेको। अब आउँदो महाधिवेशनमा यस्तो प्रकारको अवस्थामा पार्टीले राख्नुहुन्न, छिटै महाधिवेशन गरेर यो तुवालो लागेको परिस्थितिलाई फाटेर प्रष्ट पारेर जान सक्नुपर्छ। अब त शंका लागिसक्यो महाधिवेशनले त्यो गर्छ भनेर पनि, हेटौँडा महाधिवेशनमा अब 15 महिना अगाडि भएको थियो, त्यहाँ पनि आधा उधी कुरै नमिलेर सकिया थियो, त्यसैलाई यसो मिलाउँ भन्दा अब अहिले यो सम्मेलन, राष्ट्रिय सम्मेलन यस्तो हालमा पर्यो। यो हाम्रो पार्टी मात्रै होइन, यो सबै देशका पार्टीहरू नै यस्तै गजाङ बजाङमा अल्झेका छन्। संक्रमण कालमा देशमा देश प्रवेश गरेको हुँदाखेरि अब अलिअलि पार्टीहरू पनि जिगजागको एउटा चक्रबाट पुगेका छन्। अब हाम्रो पार्टी अलि बढी चाहिँ जिगजागको चक्रमा संक्रमण कालकै परिस्थिति अनुरूप अगाडि बढेको छ, त्यसो भएर यसले यस्तै स्थितिमा अब रहँदैन, कि त यो नयाँ अभियान लिएर जान सक्नुपर्छ। त्यसैमा हाम्रो गम्भीर बहस छ, बहस छलफलले अलिअलि निराशा आशा दुईटै कुराहरू छन् र हामीले चाहिँ खास गरी यो बहस छलफललाई एउटा सही रूपमा अगाडि बढाइयो भनेदेखि सम्भावना छ र हाम्रा पृष्ठभूमिहरू पनि फुट एकता फुट एकताकै चक्रबाट गुजरेर आएको हुँदाखेरि यस्ता प्रकारको बहसलाई हामीले सहज रूपमा लिनुपर्छ, आत्तिनु हुँदैन। केही सहभागी अझै हुनुहुन्छ हामीसँग टेलिफोन सम्पर्कमा, नुवाकोटबाट सोमबहादुर तामाङ हुनुहुन्छ। सोमबहादुर जी, कार्यक्रममा स्वागत छ। हजुर, धन्यवाद दिदी। हजुर, म चाहिँ सिधा हाम्रो देवेन्द्र कमरेडले भन्न चाहन्छु, हाम्रो देवेन्द्र दाईलाई सर्वप्रथम त लाल सलाम छ। सलाम छ यहाँलाई पनि। ए, म चाहिँ एकचोटि नेपाल कम्युनिस्ट पार्टी माओवादीको पूर्व जिल्ला सदस्य हो, जिल्ला कमिटी सदस्य हो दाई, होइन। अहिले जुन हाम्रो पार्टी जुन चुनावको सम्पन्न लगत्तै लामो केन्द्रीय समितिको बैठकबाट जुन हाम्रो आदरणीय दाजु कमरेड डाक्टर बाबुराम भट्टराईले नयाँ शक्ति भन्ने कुरा चाहिँ जुन लिएर आउनु भएको छ, त्यो नयाँ शक्ति भनेको चाहिँ नयाँ पार्टी शक्तिको नयाँ पार्टी निर्माण गर्ने शक्ति हो कि नयाँ विचारको शक्ति हो, त्यो विषयमा दाइले क्लियर गरिदिनु पर्यो। अनि त्यसपछि हाम्रो चाहिँ यो नयाँ शक्ति भन्ने जुन विचारले हामी आम नेपाली जनताको सम्पूर्ण चाहिँ त्यत्रो जनयुद्धमा देवता शहीद जनयुद्धमा लडेका हाम्रो शहीदजनाहरू र विगत परिवारलाई लगभग हाम्रो आम नेपाली जनताको चाहिँ विचारलाई र अहिलेको संविधान दिन सक्छ दाई। हामी तपाईँको जिज्ञासामा आइहाल्यौं सोमबहादुरजी। सुर्खेतबाट हामीसँग विष्णु प्रसाद शर्मा हुनुहुन्छ, उहाँको कुरा पनि सुनिहालौं। विष्णुजी, कार्यक्रममा स्वागत छ। हजुर, नमस्कार। नमस्कार अतिथि सरलाई पनि नमस्कार। नमस्ते अतिथि सर, मेरो एउटा तपाईँहरूलाई के रिक्वेस्ट छ भन्दाखेरि 2064 सालमा तपाईँहरूलाई जनताले एकदम विश्वास गरेर ठुलो पार्टी बनाउन सफल भए, त्यसपछि तपाईँहरूलाई ठुलो पार्टी बनाएर तपाईँहरूकै नेतृत्वमा सरकार गठन दुई दुईपटक हुँदा पनि तपाईँहरू जनताहरूमा विश्वास दिलाउन नसकेको अवस्था 2070 साल मङ्सिर 4 गते संविधान सभाले देखाएको थियो। त्यसैमा पनि तपाईँहरूको आन्तरिक संगठनात्मक वैचारिक संगठन अहिले के त भन्दाखेरि बाबुरामजी र प्रचण्ड कमरेड प्रचण्डजी बीचको सम्बन्ध के कस्तो हो, कि त बाबुरामजीले छुट्टै पार्टी गठन गर्न खोज्नु भएको हो कि भोलि उहाँहरूको भविष्य कहाँ छ र कस्तो अवस्थामा छ भन्ने कुरा के सोच्नु भएको छ? धन्यवाद विष्णुजी। धन्यवाद छ। यो सोमजीले राख्नुभएको कुरा नयाँ शक्तिको ठूलै बहस पनि नेपालमा चल्यो। यो पार्टी छोडेर यो पार्टी फुटालेर एउटा सानो टुक्रो बनाएर त्यसले नयाँ शक्तिको नेतृत्व गर्न सक्दैन त्यो भनेको होइन। यही पार्टीलाई रूपान्तरण गरेर पुनर्गठित रूपान्तरण गरेर बदलिएको परिस्थिति अनुरूप जुन समाजवादी चरणमा नेपाललाई लिएर जाने भनेका छौं त्यो सोच अनुरूपको यही पार्टीकै चाहिँ जगमा नयाँ शक्ति बनाउने भनिएको हो। त्यसो भएर नयाँ शक्ति बनाउने भनेको पुरानो जनयुद्ध जनआन्दोलनका पृष्ठभूमि छोडेर अर्कै प्रकारले जान खोजेको भन्ने कुरा होइन। दोहोरो जो विष्णुजीले जो प्रश्न राख्नुभएको छ, प्रचण्ड र बाबुरामजीको निरन्तर एकता र संघर्षको चक्र हामीले पनि नजिकबाट देखेका छौं। दुवै नेताहरूको अध्ययनको समय उमेर समूह एउटै प्रकृतिको भएको हुँदाखेरि कैयौं कुराहरू मिल्ने पनि छन् र उहाँहरू चाहिँ 25-30 वर्षदेखि सँगै पनि हुनुहुन्छ। तर फेरि पनि केही आधारभूत विषयहरूमा सोचहरूमा शैलीहरूमा भिन्नता छन् र संघर्ष पनि हुने गरेको छ। एकता र संघर्षको जुन चक्रबाट आउनुभएको छ र अहिले पनि आधारभूत रूपमा अब कसरी जाने भन्ने बारेमा मोटामोटी केही विषयहरू मिल्छन्। तर खास गरी संगठनात्मक मामलामा प्रवेश गर्दाखेरि केही विषयहरू फरक छन्। अब अध्यक्षले लामो समयदेखि अध्यक्ष सञ्चालन गरेको हुँदाखेरि उहाँलाई नजिकबाट साथ दिने साथीहरू एउटा टिम होला त्यसबाट अलिअलि प्रभावित हुने गर्नुहुन्छ। बाबुरामजी चाहिँ खास गरी पार्टीमा दोस्रो नेता कहिले तेस्रो नेता भएर कार्य सम्पादन गरेको अवस्थामा उहाँका चाहिँ आफ्नो अनुभूतिहरू छन्। यी अनुभूति र शैलीको बीचमा विविधताहरू छन् र अहिले आएर केही सोचहरूमा नि केही चाहिँ भिन्नता भएको हुँदाखेरि महाधिवेशनको प्रसंग चलेको छ। हामी आशा गरौं दुवै नेताहरूलाई देश र जनताको आफू झगडा गर्ने होइन कि देश र जनताको कार्य सम्पादन गर्ने गरी आगामी दिनमा लिएर जानको निम्ति हामी सबैले मदद गर्न सक्यौं भनेदेखि फेरि एकपटक देश चाहिँ माओवादीको नेतृत्वमा अगाडि बढ्न सक्छ। नयाँ शक्तिको कुरा उठेको छ, डाक्टर भट्टराले उठाउनु भएको पछिल्लो समयमा कुरा धेरैपल्ट उठिसकेको छ। अब मान्छेलाई लाग्छ पार्टी पो नयाँ फुल्न लाग्यो हो कि फुट्न लाग्यो पो हो कि भन्ने कुरा, अब अहिले झन् त्यो शङ्का आशंका बढेर गयो। यहाँले अघि कुरा उठाउनु भएको थियो विघटन या पुनर्गठन नभइकन अब पार्टी कि चाहिँ विघटनतिर जानुपर्छ कि पुनर्गठन हुनुपर्छ भन्नुभयो होइन। अब पुनर्गठनमा समस्या देखियो, विघटन हुनु भनेको त नयाँ खुल्नु पनि हो नि त फेरि होइन, त्यसरी बुझ्न सकिँदैन। होइन, विघटन चाहिँ राम्रो शब्द पनि होइन, विघटन विसर्जन चाहिँ कहिल्यै पनि राम्रो शब्द होइन। यद्यपि नराम्रा कुराहरूको खतम चिजहरूको चाहिँ विघटन विसर्जन हुनुपर्छ, तर कुनै पनि पार्टी चाहिँ विघटन हुनु राम्रो कुरा होइन। यो नयाँ शक्तिको प्रसङ्ग चल्दाखेरि कतिपय कुराहरू बाबुरामसित हाम्रो पनि बहस हुने गर्थ्यो, खास गरी मार्क्सवादको बारेमा अरू कैयौं बारेमा छलफल बहसहरू, त्यसलाई विकसित कसरी गर्न सकिन्छ भन्ने बारेमा छलफल चल्दै पनि छ। तर फेरि पनि खास गरी यो पार्टी बनाउनको निम्ति संस्थागत रूपमा सबैको भूमिका छ र त्यसलाई सम्मानजनक रूपमा उहाँहरूको विगतको भूमिकालाई र पनि र सम्भावना भएका क्षमताहरूलाई पनि केन्द्रीकरण गरेर लिएर जाने कुराको सहजतापूर्वक सम्बोधन भयो भनेदेखि यही पार्टीकै पहलमा पुनर्गठन हुँदै नयाँ शक्तिको कुरा गरिएको हो। र अहिले प्रकारान्तरले पछि चाहिँ हाम्रो पार्टी अध्यक्षले पनि यो कुरा भनिरहनु भएको छ, नयाँ वामपन्थी ध्रुवीकरणको कुरा उठेको हुँदाखेरि नयाँ शक्तिको प्रसङ्ग र त्यो चाहिँ नजिक नजिक छन्। फरक फरक पृष्ठभूमिमा फरक फरक शैलीले भनेको हुँदाखेरि अलग अलग हो कि जस्तो लागे पनि अन्तत मैले बुझेको के हो भनेदेखि चाहिँ यही स्थितिमा यही परिस्थितिले पार्टी अगाडि बढ्दैन। यो कुरामा करिब करिब चाहिँ दुईटै नेता हामी सबै प्रष्ट छौं। अब त्यसको निम्ति कसरी जाने भन्ने बारेमा हाम्रो बहस चल्दैछ। बदलिएको अहिलेको परिस्थिति अनुरूप वर्ग अन्तर्विरोध अनुरूप नै अगाडि जानु सान्दर्भिक हुन्छ। त्यसको निम्ति यो बहस छलफल चाहिँ सकारात्मक रूपमा शुरूआत भएको अर्थमा बुझ्नुपर्छ, विघटनको निम्ति होइन। मैले राख्ने कुरा सहजतापूर्वक त्यो छलफल अगाडि बढ्ला त, त्यत्रो छलफलै गर्न विचारकै मन्थन गर्न भनेर बसेका सम्मेलनमा छलफल हुँदैन भएन, सहजतापूर्वकै त भयो छलफल। खास गरी अहिलेको राष्ट्रिय सम्मेलनमा नि छलफल चाहिँ असहज थिएन, छलफल सहजतापूर्वक भयो। कमरेड अध्यक्षले पनि आफ्नो कुरा मृतापूर्वक त्यहाँ राख्नुभयो, कमरेड बाबुराम भट्टराईले पनि दुई पटक तीन पटक बोलेर आफ्नो कुरा राख्नुभयो, ग्रुप ग्रुपमा नि छलफल चल्यो। उहाँहरूले चाहिँ राखेका कुराहरू हेर्दाखेरि चाहिँ छलफल बहस चाहिँ अब त्यसरी चल्ला भन्ने नेगेटिभ अर्थमा चल्ला भन्ने मलाई लाग्दैन। तर एउटा प्रवृत्ति चाहिँ पार्टीमा छ, मैले त अध्यक्षलाई इंगित गरेर भन्न खोजेको होइन, त्यो प्रवृत्तिले फेरि के हो भनेदेखि अलिकति बहस छलफल उठा बित्तिकै अब अध्यक्षको प्यारालको अर्थमा त्यसलाई बुझ्ने र त्यसलाई चाहिँ अब काहीँ न काहीँ चाहिँ अलिकित त्यसलाई निषेध नगरिकन चाहिँ अब पार्टीमा सहज बाटो खुल्दैन कि भन्ने प्रकारले निरन्तर त्यो प्रवृत्ति युवाको रूपमा देखा पर्छ. त्यो गलत प्रवृत्ति हो. त्यो प्रवृत्तिबाट वैचारिक राजनीति रूपमा पार्टीले अगाडि बढाउन सकिँदैन. त्यसलाई सचाएर अगाडि बढ्न सक्नुपर्छ. सायद यो सम्मेलनको केन्द्रीय समिति निर्माण गर्ने क्रममा पनि त्यो प्रवृत्तिले अलिक नकारात्मक रूपमा चाहिँ यत्रतत्र काम गरेको हुँदाखेरि नेताहरूलाई प्रभाव पारेको. त्यो प्रवृत्ति चाहिँ सचिनुपर्छ. जुन रूपमा जताबाट आए पनि त्यो प्रवृत्ति नसचिएसम्म पार्टीले रूपान्तरणको ढोका खोल्न सक्दैन. त्यो सचिने आधार छन् भनेर यहाँले कुनै आधार दिन सक्नुहुन्छ? होइन, अब यो केन्द्रीय समिति जो बनेको छ, केन्द्रीय समितिले बैठक डाकेको हामीले थाहा पाएका छौं र त्यो बैठकमा अब केही विषयहरू चाहिँ छलफल चलाएर अलिकति अगाडि बढ्छौं भन्ने साथीहरूले हामीसित कुरा गरेको हुँदाखेरि हामी चाहिँ आशावादी छौं. केही सहभागी कुरा चाहिँ सुनौ. हामीसँग हुनुहुन्छ अछामबाट भीम खतिवडा. भीमजी, कार्यक्रममा स्वागत छ. हजुर, नमस्कार. हजुर, अतिथिलाई पनि नमस्कार. नमस्ते हजुर. मेरो प्रश्न के छ भने, यो माओवादीमा जुन किचेलो बढिरहेको छ, यो पहिला प्रचण्डको जो चतुर कला थियो नि, प्रचण्ड बाबुरामसँग नजिक हुने, केही वैद्यसँग टाढा हुने, अहिले बाबुरामसँग नजिक भयो भने वैद्यसँग नजिक हुने, यस्तो टाढा हुने खालको प्रवृत्ति थियो नि. अहिले नारायण काजी श्रेष्ठ र नवप्रवेशीहरूले गर्दाखेरि माओवादीमा जुन समस्या सिर्जना गरेको भन्ने मलाई लाग्छ. धन्यवाद भीमजी तपाईँलाई. रोल्पाबाट हामीसँग शिखर पोखरेल हुन्छ. शिखरजी, कार्यक्रममा स्वागत छ. जी नमस्कार. नमस्कार अतिथिजीलाई पनि मेरो नमस्कार. नमस्ते हजुर. मेरो प्रश्न चाहिँ के छ भने, कमरेड हजुर, यो बाबुरामजी र हाम्रो अध्यक्ष कमरेड प्रचण्ड चाहिँ लगभग सँगसँगैदेखि चाहिँ राजनीतिमा आउनुभयो, सँगै चाहिँ जनयुद्ध लड्नुभयो होइन, र धेरै धेरै समय भयो हाम्रो अध्यक्ष कमरेड अध्यक्ष प्रचण्ड भने मात्र सुन्ने पाइयो होइन. सायद यो बाबुरामजी चाहिँ अध्यक्ष हुन नपाएको कारणले गर्दाखेरि चाहिँ यो असन्तुष्ट भएर महाधिवेशन छाएर हिँड्नुभयो कि भनेर चाहिँ म बुझ्न खोजेको हो. हुन्छ, तपाईँको जिज्ञासामा आउँछु शिखरजी. धनबहादुर नेपाली रूपन्देहीबाट हुन्छ. धनबहादुरजी, कार्यक्रममा स्वागत छ. हजुर नमस्कार. नमस्कार. आज कार्तिकलाई नमस्कार. नमस्ते हजुर. के एकीकृत माओवादी टुक्रा टुक्रा भइरहेको छ? के ठुला नेताको अहम घमण्ड भन्न भन्दा गलत हुन्छ या चाहिँ? तपाईँको जिज्ञासा पनि आउँछ धनबहादुरजी. उत्तम पोखरेल रूपन्देहीबाट नै हुनुहुन्छ, उहाँको कुरा नै सुनिहालौँ हामी. उत्तमजी, कार्यक्रममा स्वागत छ. हजुर धन्यवाद. हजुर भन्नुहोस्. अनि अतिथिजीलाई पनि नमस्कार. नमस्ते. म माओवादीको मात्र कुरा नगरौँ होइन, सम्पूर्ण नेपालका राजनैतिक दलहरू सिद्धान्तमा अडिग रहेर समयअनुसार काम गर्नुपर्ने हो. अनि हाम्रा राजनैतिक दलहरू जोगी हुनलाई बनेका होइनन्, यिनीहरू विभिन्न व्यक्तिगत स्वार्थका झुन्ड हुन्. जबसम्म आफ्नो स्वार्थ मिल्छ तबसम्म कानमा कान मिलाउँछन्, जब आफ्नो स्वार्थमा सामान्य धक्का लाग्न थाल्छ तब छुट्टिन्छन्। यो हाम्रो विगतको इतिहासले बताउँछ. यही कारणले गर्दा नै आज हाम्रो देशको यस्तो हालत भएको छ. इतिहासले पाठ पढाउँदा पढाउँदै पनि पाठ सिक्न नचाहने यो कस्तो चलन हो? धन्यवाद छ सबै प्रश्नकर्ताहरूलाई. यो सुरुको साथीले जो सोध्नुभएको छ, नवप्रवेशीले समस्या पार्यो कि भनेर, नवप्रवेशीलाई मात्रै मैले दोष दिन्न. अब केही यो पार्टीको संगठनात्मक संरचना भद्दा हुनेमा त आंशिक असर परेको होला, तर पहिलेकै जनयुद्धकालकै नेताहरूकै बीचमा समझदारी हुन नसक्दाखेरि समस्या पैदा भएको मेरो व्यक्तिगत महसुस छ. त्यसो भएर आउने साथीहरूलाई दोष दिनुभन्दा पहिलेकै साथीहरूले यो संक्रमण कालमा आइसकेपछि पार्टीलाई कता लाने भन्ने कुरा क्लियर गर्न नसक्दाखेरि समस्या पैदा भएको त्यही रूपमा बुझ्नुपर्छ. दोस्रो चाहिँ, खास गरी बाबुरामजी अध्यक्ष हुन नपाएर यस्तो भएको त होइन भनेर जो प्रश्न राख्नुभएको छ, त्यस्तो मलाई लाग्दैन. बाबुरामजी नै त्यस्तो व्यक्ति हुनुहुन्छ पार्टीमा, धेरै पटक नेताहरूको नेता उहाँ नै हो भनेर, म कहिल्यै पनि फर्स्टम्यान हुँदिन भनेर चाहिँ त्यो दावा नगरेको व्यक्ति बाबुरामजी हुनुहुन्छ. त्यसो भएर बाबुरामजी अध्यक्ष हुनलाई यो गरेको भन्ने मलाई लाग्दैन. मुखले त्यो होइन, उहाँ चाहिँ बरु छोड्छु भनेर अब निरन्तर भनेको हुँदाखेरि र निरन्तर 25-30 वर्षदेखि हामीले उहाँसित सहकार्य गरेको हुँदाखेरि पार्टीको यो पार्टीको प्रचण्ड रहँदासम्म म अध्यक्ष हुन्छु भनेर उहाँले चाहना गर्नुभएको छैन. बरु उहाँले चाहिँ अब यो सामूहिकताको केन्द्रीकृत अभिव्यक्ति अनुरूप नै यो पार्टीले अलि चाहिँ सबै मिलेर लिएर जाउँ भन्ने कुरा गर्नुभएको हुँदा अध्यक्षको कुरा आफूले नपाएर हो कि भन्ने साँचो होइन. बरु बाबुरामजीले कहिलेकाहीँ वैचारिक कुरा उठाउने गर्नुहुन्छ, त्यसले चाहिँ पार्टीभित्र आकार लिन गाह्रो हुन्छ, अनि अन्तत फेरि पछि चाहिँ फेरि त्यही कुरा वरिपरि पार्टी आउने गर्छ, र त्यसले चाहिँ अब विषयहरू राख्नलाई उहाँलाई अप्ठ्यारो परेको हो. त्यसो भएर फर्स्टम्यान हुनको निम्ति उहाँले बखडाहरू सिर्जना गर्नुभयो भन्ने कुरा साँचो होइन. अर्को चाहिँ त्यो प्रश्नकर्ताले जो राख्नुभएको छ, समग्र चाहिँ देशका पार्टीहरू यो सिद्धान्तमा होइन भने यो धेरै महत्वपूर्ण कुरा हो. यसले चाहिँ हामी सबैलाई प्रभाव पारेको छ. यो आन्तरिक पार्टीको किचलोको बारेमा, पार्टीका भित्री समस्याहरूको बारेमा धेरै चाहिँ कसिएर बोल्न मलाई पनि मन छैन. देशका सबै पार्टीहरूले जनताको काम गर्न सक्नु पर्थ्यो, कहाँ हरायौं हामी, त्यसपछि गम्भीर समीक्षक बनेर जनताको सेवक, जनताको चाहिँ संरक्षक र जनताको अभिभावकको रूपमा पार्टीहरूले आगामी दिनमा कार्य सम्पादन गर्ने गरी यी पुराना पार्टीहरू अलिकति पुनर्गठित हुँदा राम्रो हुन्छ, नभएदेखि हामी अगाडि बढ्न सक्दैनौं। र अरू चाहिँ जो यहाँ अर्को प्रश्नकर्ताले जो राख्नुभएको छ, घमण्डले हो कि कतै भन्ने कुरा, र व्यक्तिगत टकराव र घमण्डहरूको पनि आंशिक चाहिँ काहीँ न काहीँ थोरै चाहिँ प्रभाव देखा पर्ने गर्छ। त्यसले चाहिँ आफूले भनेको कुरो भएन भनेदेखि आफ्नो कुनै चाहिँ समूह बनाउने र त्यही वरिपरिबाट खेल्न खोज्ने प्रवृत्ति पनि माओवादीमा मात्रै हेरेर नेपाली राजनीतिमा सबै पार्टीमा देखा परेको छ। यो कल्चरको चाहिँ सबै पार्टीमा अन्त हुनुपर्छ। यो कल्चरको अन्त नभइकन स्वैच्छिकपूर्वक स्वतन्त्रतापूर्वक जुन पार्टीमा जुन सदस्य भए पनि उसले राखेका कुराको सुनवाई हुने, त्यसलाई सम्मान गरेर लिएर जाने प्रणालीको विकास नभइकन नेपालका अहिलेका पार्टीहरूले देशको नेतृत्व गर्ने सम्भावना रहँदैन। त्यसो भएर यो प्रश्न जो यहाँले राख्नु भएको छ सापेक्ष चित्रमा सही प्रश्न हो। एउटा संकेत पनि देखियो यसअघिको सम्मेलनमा कुरा गरौं न, अब केन्द्रीय कमिटिमा बस्दिन भनिसके पछाडि फकाउनु आवश्यकता छैन, छाडेर हिँड्नेलाई नमान्नेलाई भन्ने जस्तो संकेत आयो र अध्यक्षबाट भनेर बाहिर कुरा पनि आयो नि, विघटन गर्ने तरिका हो त्यो चाहिँ पार्टी त सबैले चलाछन्। अब अध्यक्षलाई त्यस्तो भन्न कसैले लगाएको छ र उहाँले पनि सोध्नु भएको छ भनेदेखि त्यो पार्टी छिटोभन्दा छिटो विघटन हुन्छ, बन्दैन। त्यस कारणले पार्टी विघटन तपाईँहरू पनि जो असन्तुष्ट होइन विघटन हुनु, त्यही भएर विघटन हुनु। त्यस कारणले हामीले चाहिँ केही पनि बखडा झिकेका छैनौँ। प्रस्तावित भएको केन्द्रीय समितिमा सहमतिका आधारमा केन्द्रीय कार्यालयबाट नाम नआएको हुँदाखेरि हामी चाहिँ बस्दैनौँ। कि त चुनाव गरियोस् कि सहमतिका आधारमा नाम टुङ्गाइयोस् भनेको हुँदाखेरि हामी नबसेको मात्रै हो। यी विघटन विसर्जनको पक्षमा कोही लागेको छ भनेदेखि त्यो नेपाली जनताप्रति कार्यकर्ताप्रति ठूलो चाहिँ धोकाघडी हुनेछ। त्यसो भएर गए जाओस् भनेर कसैले भन्छन् भनेदेखि राम्रो कुरा होइन। उदाहरणको निम्ति बाबुराम जतिको व्यक्तिलाई जो यो पार्टीमा निरन्तर मेहनत गर्नुभएको छ, अरू सबै कुरा छोडेर उहाँलाई पनि गए जाओस् भनेर कसैले भन्छ भनेदेखि गरिखाने बुद्धि र बाटो त्यो हुन सक्दैन। एउटा प्रश्न ठ्याक्कै आइहाल्यो यहाँनिर, हामीले यो विघटन पुनर्वसन कुरा गरिरहँदाखेरि फेसबुकमा लेख्नु भएको छ तुफान नेपालले, तपाईँको समूहका टोप बहादुर रायमाझीले नयाँ पार्टी खोल्ने तयारीबारे हिजो नै भाषण गर्नुभयो, अब कहिलेसम्म खुल्छ नयाँ पार्टी? हाम्रो पार्टीको सदस्य हुनुहुन्छ उहाँ, अब मेरो समूह भनेर नभनिदिँदा पनि राम्रो हुन्छ। पार्टीका सबै साथीहरू हाम्रै साथीहरू हुन् र केही विमतिमा कुनै विषयमा कसैसित चाहिँ नजिक भइयो भन्दैमा त्यही स्थायी हुँदैन। हामीले त्यो विषय पनि उठाएका छौँ। जहाँसम्म चाहिँ विषय बाबुरामजीले अर्को एक अरे टोपबहादुरले अर्को पार्टी गठन गरिहाल्ने जो कुरा गर्नुभएको छ, मलाई थाहा छैन के पृष्ठभूमिमा उहाँले भनेको हो कि होइन, र हाम्रो सबैको त्यहाँ भएको कुरा के हो भने अहिले अर्को पार्टी गठन गर्ने बनाउने भन्ने कुरा बिल्कुल होइन। यही पार्टीमा हामीले चाहिँ पुनर्निर्माण र पुनर्गठनको नयाँ अध्याय शुरूआत होस्, संस्थागत हुन् सबै कामहरू भनेको हुँदाखेरि यो पार्टी छोडेर अर्को पार्टी गठन गर्ने भन्ने कुरा होइन। बरु सही कुरा के हो भने नयाँ शक्ति नेपाली जनताको अहिलेको भावनाको सम्बन्धमा हुने आवश्यक छ, त्यसको निम्ति चाहिँ कसरी जाने भन्ने बहस पार्टीमा छ, तर अहिले भर्खरै अर्को पार्टी गठन गर्ने भनिएको होइन। सरलाईबाट हामीसँग कृष्ण कार्की हुनुहुन्छ। कृष्णजी कार्यक्रममा स्वागत छ। नमस्ते हजुर। अब अहिले नेकपा एकीकृत नेकपा माओवादी अब हजुरहरूको अब अहिले केन्द्रीय कमिटीको अब झापाङ सपन भयो, अब यो उसले चाहिँ तपाईँको अहिले गुट उप गुट भइरहेको छ, अब जस्तो प्रचण्ड पक्ष बाबुराम पक्ष र नारीकाजी पक्ष, अब यस्तो पक्षहरू गुट गुट भइरहेको छ, यसले तपाईँको राष्ट्र जनताको हितमा काम गर्दैन, पार्टीले पनि काम गर्छ, हामीलाई पनि नागरिकले पनि तपाईँको राम्रो भइरहेको छैन। त्यस कारणले गर्दाखेरि अब एकीकृत माओवादी अब तपाईँको राष्ट्र र जनताप्रति चाहिँ उत्तरदायी भएर चाहिँ अब तपाईँको एकताबद्ध भएर चाहिँ लाग्नु पर्यो, यसमा चाहिँ अब यसलाई यो कुरालाई प्रष्ट पारिदिनुहोस् न। हुन्छ, तपाईँको जिज्ञासामा आउँछौँ। कृष्ण कार्कीजी काठमाडौँबाटै हुनुहुन्छ हामीसँग, कृष्ण भण्डारी। कृष्णजी कार्यक्रममा स्वागत छ। हजुर नमस्ते। नमस्ते, म असम ढकारीबाट हो, अहिले कहीँ काठमाडौँ छु, धेरै महिना पछि तपाईँ फोन नगरेको, अनि मेरो चाहिँ उहाँ अतिथिजीलाई दुई तिनवटा प्रश्न छ, म कर्मशः भन्दैछु। नम्बर एक, अहिलेको सन्दर्भमा अब एकीकृत नेकपा माओवादी पार्टी के विसर्जन भएकै हो, नम्बर वान। नम्बर दुई, डाक्टर बाबुराम भट्टराईले एकीकृत माओवादी पार्टी छोडेर जाने सम्भावना कतिको छ, नम्बर टू। नम्बर थ्री चाहिँ एकीकृत नेकपा माओवादी लगायतका कम्युनिष्ट दलहरू अब के अब एमालेमा समाहित हुनुपर्ने अवस्था आएको हो? तपाईँको प्रश्नमा हामी आउँछौँ जिज्ञासामा। गोर्खाका अब्दुल अजिज मियाको कुरा सुनिहालौँ। अब्दुलजी कार्यक्रममा स्वागत छ। धन्यवाद। हजुर भन्नुहोस्। यो अहिले जुन भट्टराई पश्चिमी विराटनगर सम्मेलनको यो केन्द्रीय समिति नबसेको अवस्था छ है, अनि किन नबसेको, यसको कुनै तिनवटा मुख्य कारण हो, अनि पार्टी पुनर्निर्माण गर्नुपर्ने उहाँहरू गर्न खोज्नु भएको कुनै तिनवटा ठोस प्रस्तावहरू के छन्, यही बुझ्न चाहेको मैले। हस्, धन्यवाद अब्दुल्लाजी। यो खास गरी गुट उपगुट चाहिँ बनाउन हामी चाहेका छैनौ। केही विषय उठाउँदाखेरि अब कहिले कुन कमरेडसित विषय मिलेको होला, कहिले कुन कमरेडसित विषय मिलेको होला। मेरो व्यक्तिगतै कुरा गर्नुहुन्छ भनेदेखि यो पार्टीमा थुप्रै कमी कमजोरीको बावजुद पनि बाबुराम पनि चाहिने काम लाग्ने व्यक्ति हुनुहुन्छ। त्यसो भएर उहाँलाई धेरै खेद्न लखेट्न हुँदैन भन्ने कुरा राखेको हुँदाखेरि कहिलेकाहीँ चाहिँ त्यता जस्तो देखिन पुगिएको होला। त्यसो भएर त्यो चाहिँ मैले विगतमा नै भनेको थिएँ र अहिलेको चाहिँ उसमा पनि उहाँका विषयहरूको पनि पार्टीमा काहीँ न काहीँ चाहिँ सुनवाई र सम्बोधन हुनुपर्छ भनेको हुँदाखेरि त्यसैलाई चाहिँ गुट चाहिँ मान्नु हुँदैन र गुट उपगुट होइन कि पार्टी पुनर्निर्माणको दिशातिर अगाडि बढ्नुपर्छ भन्ने हाम्रो मत रहेको छ। विसर्जन भएकै हो भनेर चाहिँ जो प्रश्न राख्नुभएको छ, विसर्जन भइसकेको छैन। अब हामीले यदि सम्हाल्न सकेनौं, सम्हालिएन, अब आउँदो केन्द्रीय समितिको बैठकले गम्भीरतापूर्वक उठेका विषयहरूको सम्बोधन गर्न सकेन भनेदेखि विसर्जनतिर जाने खतरा प्रबल छ। तर अहिले विसर्जन भइसक्यो भन्ने कुरा सही होइन र बाबुरामजीले यो पार्टी तत्कालै छोड्नुहुन्छ कि भन्ने कुरा पनि साँचो होइन, छोड्नुहुन्न। यो पार्टी बाबुरामजीले पनि मेहनत गरेर बनाएको पार्टी, सबै कार्यकर्ताले बनाएको पार्टी भएको हुँदाखेरि अध्यक्षकै नेतृत्वमा बाबुरामजी सहितको नयाँ टीम बनाएर जान सक्नुपर्छ। त्यो परिपक्वता अब यो अहिले बनेको केन्द्रीय समितिले देखाउन सकोस्, हामी त्यो कामना पनि गरेका छौं। र अर्को चाहिँ खास गरी एमालेमा समाहित हुने त होइन भन्ने कुरा यो बिल्कुल होइन। अहिले एमाले भित्र रहेका परिवर्तनकारी इमान्दार साथीहरूको पनि अब नयाँ शक्तिको निम्ति, नयाँ चाहिँ वाम ध्रुवीकरणको निम्ति आवश्यकता छ। तर अब सोलो डोलो चाहिँ एमालेकै नीति विचारहरू एमालेमा समाहित हुने भन्ने कुरा होइन र त्यो धारले नेपालको परिवर्तनकारी शक्तिको नेतृत्व पनि गर्न सक्दैन। त्यसो भएको हुँदाखेरि नयाँ शक्तिको कुरा, पुनर्गठनको कुरा, नयाँ वामपन्थी केन्द्रको कुरा जो छ त्यो चाहिँ खास गरी एमालेका ड्यास माओवादीका अरू थुप्रै छरिएका अरू लोकतन्त्र भन्ने शक्तिहरूका पनि राम्रा मान्छेहरूलाई लिएर चाहिँ गर्न खोजिएको त्यही रूपमा बुझ्नुपर्छ। र अन्तिम प्रश्न जो चाहिँ यो पार्टीमा तपाईँहरू केन्द्र नभएको एक दुई तीन कारण के हो भनेर जो राख्नुभएको छ, पहिलो कारण चाहिँ पार्टी संस्थागत होस्, केन्द्रीय कार्यालयबाट संस्थागत रूपमा निर्णय गरेर अगाडि बढ्ने प्रचलन होस्। दोस्रो आग्रह पूर्वाग्रह नराखियोस्। तेस्रो चाहिँ जो अल्झिएको अवस्था छ यसलाई चिरेर पार्टी यसै पनि कमजोर भएको बेलामा यो पक्ष र उपक्ष भनेर चाहिँ न्यूनीकृत गर्ने काम खेती नलागियोस् र चाहिँ सबै मिलेर पार्टीलाई अगाडि बढाउने गरी मुख्य लिडरबाट त्यसको चाहिँ पहलकदमी होस्, हामी त्यो चाहेका छौं र त्यही विषय हामीले उठाएका छौं। संजोग ठाकुरले प्रश्न लेख्नु भएको छ फेसबुकमा, बाबुराम रिसाउनु भएको छ, वैद्य मिल्नुपर्छ भन्दै हुनुहुन्छ, यो किचलो यतै कतैबाट सुरु भएको त होइन भनेर लेख्नु भएको छ। होइन, बाबुरामजी रिसाउनु भएको छैन, वैद्यजी केही समय पहिले जानुभएको छ, वैद्यजी र बाबुरामजीको निरन्तर कुराकानीहरू हुन्छ, बाबुरामजी र प्रचण्डजीको पनि कुरा हुन्छ, प्रचण्डजी र वैद्यजीको पनि कुरा हुन्छ र यसले के देखाउँछ भनेदेखि जुन चाहिँ यो माओवादी पार्टी टुक्रा टुक्रा हुने जस्तो देखा परेको छ यसलाई पुनर्गठित गरेर नेपालका चाहिँ परिवर्तनकारी शक्तिहरू फेरि एकपटक एक ठाउँमा आउनुपर्छ भन्ने कुराको बहस शुरूआत भएको छ। त्यो बहसमा चाहिँ उहाँहरूका छलफलहरूलाई सकारात्मक रूपमा त्यही बहसको रूपमा सहभागी भएको अर्थमा लिनुपर्छ। हामीसँग के सहभागी अझै हुनुहुन्छ, हुम्लाबाट हुनुहुन्छ लीलाराज शर्मा। लीलाजी कार्यक्रममा स्वागत छ। हजुर नमस्कार। नमस्कार र अखिल दिदीलाई पनि नमस्कार। नमस्ते, म हुम्लाबाट हो लीलाराज शर्मा भनिहाल्नु भयो। मैले विशेष प्रश्न गर्न खोजेको के हो भन्दाखेरि अब गरिब सर्वहारा वर्गको हितका लागि र दबिएका आवाज र खोसेका हक अधिकारहरूलाई सुनिश्चित गर्नको लागि त गुट तथा उपगुटले त काम नदेला त अब त क्रान्तिकारी पार्टीको रूपमा माओवादी साँच्चै माओवादीलाई रूपान्तरण गर्न सकिने हो भने त गर्ने हो भने नै अब पदको लोचा चुट त गर्न आवश्यक नै छैन। सम्मेलन गर्नु त स्वाभाविक नै हो, सम्मेलन विराटनगरमा सम्मेलन भयो त्यो स्वाभाविक नै हो, तर चाहिँ महाधिवेशन गर्न चुनावमा जानु यो त पदको लुछाडी नै हो नि त, यो त अब बहुत घातक चिज हो। अब उता वैद्यजीसँग चाहिँ अब एकीकरण गर्नुभन्दा अब आफै पदको लोचुडेमा गएर अब पार्टी टुक्राउन खोज्नु, यो त टुक्राउन खोज्नु नै हो। यो कति प्रभाव पऱ्यो, एमाले काङ्ग्रेसहरू चाहिँ लाई कति हाँसो भयो होला, कति खुसीको कुरा भयो होला। यो त महाधिवेशन नसक्दै अब चाहिँ तपाईँको सम्मेलन नसक्दै बाबुरामजी चाहिँ बाहिरिनु, यो त बहुत हाँसो कुरा भयो नि। जनतालाई त बहुत पीडा भयो, जनता अहिले चाहिँ म हुम्लामा बस्छु, म बहुत पिछडिएको मान्छे हो, तपाईँले पहिला दण्डकालको थाहा होला। अब हुम्ला भन्यो कति विकट हो, त्यसमा दण्डकालीन घटनाहरू कति समेटिएका छन्। अब त्यसमा चाहिँ त्यो जनतालाई त बहुत धोका हुन्छ, यो जति धोका त तपाईँलाई त्यो पदमा पुग्नको लागि चाहिँ आफ्नो एउटा एकल नेतृत्व र यो एकल पहिचानको लागि त भएन नि त। तपाईँ भन्दाखेरि बहुपहिचान भन्नुहुन्छ, जातीय पहिचान भन्नुहुन्छ, अब चाहिँ लिँदाखेरि चाहिँ पार्टी टुक्र्याउने, अब महाधिवेशनबाटै अब अलगिने, यो त टुक्र्याउने सङ्केत होइन र यो फेरि तपाईँ एकीकरण किन भन्नुहुन्छ, यो सिधै टुक्र्याउने कुरा गर्नु न। धन्यवाद लीलाजी, तपाईँको आशयको प्रश्नको बुझी हामी आउँछौँ एकैछिनमा तपाईँको जिज्ञासामा। इलामका सूर्य लिम्बुको कुरा सुनिहालौँ। सूर्यजी कार्यक्रममा स्वागत छ। सूर्यजी सूर्यजीले हामीलाई सुन्न सक्नु भएन। लीलाजी के प्रश्न गर्दौ? यो धेरै भावनात्मक ठिक छ, यो गुनासो चाहिँ धेरै सान्दर्भिक पनि छ। बाबुरामजी बाहिरनु भएको होइन, बाबुरामजी यही पार्टीमै हुनुहुन्छ। तत्काल चाहिँ राष्ट्रिय सम्मेलनको प्यानल प्रस्ताव हुने बेलामा त्यो प्रस्तावमा नबस्नु भएको मात्रै हो, यही पार्टीकै चाहिँ लिडर भएको हुँदाखेरि अब उहाँ फर्केर आइसकेपछि कसरी यसको व्यवस्थापन गर्ने भन्ने कुरा हुनेछ। त्यसो भएर बाबुरामजी बाहिरिएको, फुट्न हिँडेको, अर्को पार्टी गठन गर्न हिँडेको भन्ने कुरा सबै बाहिर जे जति टिप्पणी छन् त्यो सही होइन। अब अरू विषय चाहिँ दुःख पाइयो, अब जनताले दुःख पाए, वर्गले चाहिँ दुःख पायो, त्यसको मुक्तिको निम्ति यो पार्टीले आफूलाई बदलेर लिएर जान सक्नुपर्छ, गुट उपगुट बनाउनु हुँदैन भन्ने जो यहाँका जिज्ञासाहरू छन् धेरै राम्रा कुराहरू छन्। यी विषयहरूलाई केन्द्रीय कार्यालयमा ठिक ठिक ढंगले केन्द्रित गरेर र आउँदो महाधिवेशनमा व्यक्त गर्न सकियो भनेदेखि पार्टी पुनर्गठन हुने सम्भावना पनि त्यत्तिकै छ, त्यही रूपमा हामीले बुझ्नुपर्छ। अब डाक्टर भट्टराईले एउटा कुरा भन्नुभएको थियो नि अस्ति, अब हुन त उहाँले कहिले पनि पदको आकांक्षा देखाउनु भएन, अध्यक्ष हुने आकांक्षा देखाउनु भएन भनेर त्यो एउटा कुरा भन्नुभएको यहाँ म यहाँलाई सुनाउँछु। जस्तो आजीवन एउटै पद भनेर चाहिँ आजीवन एउटै पदमा रहने परम्परा अन्त्य गर्न मैले पद छाडेको हुँ भनेर त्यो अब एक वर्षै भयो उहाँले पद छाड्नु भएको लगभग लगभग होइन, 10 महिना अगाडि छोड्नु भयो त्यतिखेर भन्नुभएको थियो नि होइन, त्यसले पनि केही संकेत गर्छ नि होइन गर्न त। स्वाभाविक रूपमा अब उहाँले पदै केही लिनु भएन भनेर भन्दा त पुष्टि गर्न सकिँदैन, किनभने प्रधानमन्त्री पनि एउटा ठुलो पद हो, त्यसमा उहाँ सहभागी हुनुभयो। तर अब बाहिर जसरी टिप्पणी हुने, बाहिर भन्दा पनि पार्टीभित्र जसरी चाहिँ टिप्पणी हुने गर्छ र उहाँले अलिक थोरै विषय उठाउँदा बित्तिकै चाहिँ प्यारल कुनै केसैको निम्ति वैकल्पिक चाहिँ एउटा अध्यक्षको निम्ति उहाँले चाहिँ यसो गर्नुहुन्छ भन्ने जो कुरा छ त्यो साँचो होइन। साँचो के हो भनेदेखि उहाँ पढे लेखेको व्यक्ति पनि हुनुहुन्छ, यसको अर्थ चाहिँ वैचारिक हिसाबले कुनै बुर्जुवा डिग्री मात्रै ठूलो कुरो होइन, सबैले आफ्नो भावनाहरू राख्छन्। तर फेरि पनि बौद्धिक चाहिँ को साथसाथै वैचारिक कुरा पनि उहाँले बेला बखत उठाउने गर्नुहुन्छ। त्यसलाई चाहिँ खास गरी कस्तो परम्परा बसेर आयो भनेदेखि उहाँले उठाएका विषयहरू चाहिँ जे विषय उठाए पनि प्रचण्डको विकल्पको रूपमा उठाउन खोज्यो भन्ने कुरा गहिरो गरी पार्टीमा केही साथीहरूलाई पर्ने गरेको छ, त्यो चाहिँ सचिनुपर्छ। र उहाँलाई साथ दिने साथीहरूले पनि केही सच्याउनुपर्छ र उहाँलाई विषय उठाएकै कारणले प्यारल रूपमा चाहिँ बुझ्ने प्रवृत्तिको पनि पार्टीमा अलिकति समीक्षा हुनुपर्छ। त्यसो गरियो भनेदेखि र प्रचण्ड बाबुरामको एकता र संघर्ष र संस्कार संस्कृतिको जुन उहाँहरूको समदूरिता छ त्यसलाई अलिकति नजिक ल्याउने प्रयत्न गरियो भनेदेखि फेरि सहकार्य गरेर जान सक्ने सम्भावना रहन्छ। त्यही त, अब त्यसरी सहकार्य गरेर जाँदाखेरि भनेको त यहाँ यो यो कुरा सम्बोधन हुनु पर्यो, यहाँले अब केही कुराहरू त भनिसक्नु भएको छैन, ठ्याक्कै यही कुरा हुनु पर्यो सम्बोधन, यही कुराहरू चाहिँ नेतृत्वले चाहिँ लिइदिनु पर्यो, आत्मसात गरिदिनु पर्यो भनेर के कुराहरू छन् यहाँहरू? होइन, खास गरी अब केही विषयहरू बाबुरामजीले उठाउने गर्नुहुन्छ र अन्तत फेरि चाहिँ अब छलफल बहस तर टुङ्गिने पनि गरेको छ। अब अध्यक्ष पार्टीको समग्र अध्यक्ष भएको र 20 वर्षदेखि पार्टीको लिडरसिपमा भएको हुँदाखेरि अब बाबुरामजीको पनि भूमिका त र अरू साथीहरूको भूमिका त आफ्नो ठाउँमा छ, तर मुख्य फेरि चाहिँ मुख्य लिडरकै हुन्छ। मुख्य लिडरले एकजना मान्छेले मात्र सबै कुरा गर्नु सक्दैन, लिडरले अब एकजना सबैको कुरा होइन, कमसेकम एक दुईजना आफूसित नजिक रहेका प्रतिभावान व्यक्तिहरूको त व्यवस्थापन ठिक ढंगले गर्न सक्नु पर्यो नि त। त्यसो भएको हुँदाखेरि प्रचण्डले नै अलिकति चाहिँ लचिलो बनेर उठेका विषयहरूको सम्बोधन गर्न सक्नुभयो भनेदेखि समस्या सहजीकरण हुन सक्छ र उहाँले आफू निकटका आफूलाई मात्रै निरन्तर साथ दिएका भनिएका साथीहरूबाट मात्रै चल्ने होइन कि पार्टीमा लामो दुःख कष्ट खाएका सबै खाले साथीहरूको एउटा अध्यक्ष हुने गरी आफूलाई चाहिँ सोच्नुभयो, त्यही अनुरूपको चाहिँ अब व्यवस्थापन गर्न अगाडि बढ्नुभयो भनेदेखि फेरि समस्या सुल्झाएर अगाडि बढ्न सकिन्छ। प्रचण्डले त्यो अब अहिले अहिले हेर्दाखेरि उहाँले त्यो सोच्नु भएको छैन, सोच्नु पर्ने आवश्यकता छ, सोध्दै सोध्नु भएन भन्ने त होइन, त्यसरी व्यक्तिगत रूपमा मैले उहाँलाई इङ्गित गर्न खोजेको होइन। तर फेरि पनि बेला बखत कस्तो हुन्छ भनेदेखि अलिकति चाहिँ पार्टीमा आफ्नो प्रभाव वर्चस्व चाहिँ घट्छ कि भनेर उहाँलाई प्रभाव लगाएर कुरा लगाउने ठूलै टिम पार्टीमा छ, त्यसबाट उहाँ बहकिनुहुन्छ। हामी पनि त हाम्रो पनि त अध्यक्ष हो, उहाँ हामी सब अहिले केन्द्रीय समिति नबसेकाको पनि त लगातार अध्यक्ष उहाँ त हो, अर्को वैकल्पिक अध्यक्ष त कोही छैन नि त। त्यस कारणले चाहिँ मतभेद कसैले राख्यो, कोही विगतमा कसैसित कुनै इस्युमा जोडियो भने पनि ती सबैको अध्यक्षको नाताले उहाँले चाहिँ समस्याको सुल्झान गर्न अगाडि बढ्नुपर्छ। एउटा प्रश्न आयो यहाँलाई अन्तिमतिर छौँ हामी, छोटोमा जवाफ दिनुहोला। सरोज धामीले सोध्नु भएको छ फेसबुकमा, विराटनगर सम्मेलनबाट नेपाली जनतालाई तपाईँहरूले दिनुभएको सन्देश के हो? जिल्ला र केन्द्रसम्मका राम्रै नेताहरू पार्टीको कुनै पदमा बसेका छैनन्, यस्तै हो भने यो कति दिनसम्म पार्टी बचाउन सकिन्छ? एकदम ठिकै कुरा राख्नुभयो यहाँले। जिल्ला केन्द्रका कैयौं चाहिँ सिनियर होनहार साथीहरू चाहिँ कमिटीमा हुनुहुन्न र विधान चाहिँ आउँदो केन्द्रीय समिति परिमार्जन गरेर मात्रै चाहिँ पास गर्ने विधान चाहिँ केन्द्रीय समितिलाई जम्मा दिएको छ। केन्द्रीय समितिमा नपर्नुभएका साथीहरू, जिल्ला समितिमा नपर्नुभएका सक्षम साथीहरूलाई पनि कार्य सम्पादन गर्ने एउटा प्रणालीको चाहिँ विधानमा व्यवस्था गरेर अगाडि बढ्न सक्नुपर्छ। र राष्ट्रिय सम्मेलनले पार्टी पुनर्निर्माण र रूपान्तरणको मुख्य एजेण्डा उठाएको हुँदाखेरि अब व्यावहारिक रूपमा नै किताबमा दस्तावेजमा लेखेर होइन कि त्यो अध्यायको शुरूआत चाहिँ यो भएको केन्द्रीय समितिले गर्नुपर्छ। मलाई अन्त्यमा एउटा कुरा सोध्छु म, अब केन्द्रीय कमिटिको बैठक यहाँहरूको जेठ गतिदेखि बस्दैछ, लगभग एक हप्ता पनि बाँकी छैन। अब यहाँ यो केन्द्रीय कमिटिको बैठकमा पनि यहाँहरूको कुरा सम्बोधन भएनन् भने कता जान्छ यो माओवादी पार्टी? सोचेका छैनौँ हामीले, केन्द्रीय समितिले सम्बोधन नगर्ला भन्ने सोचेका छैन। अब गर्दै गर्नु भएन, तपाईँहरू गए जानुहोस् भन्नुभयो भनेदेखि त त्यो अपवाद गरेको विषय हो, त्यसपछि सोच्ने कुरा हो। सायद अहिलेसम्मका कुराकानीहरूले राष्ट्रिय सम्मेलनको समापनसम्म आइपुग्दाखेरि अध्यक्षले त्यहाँ दिनुभएका अभिव्यक्तिहरूले पनि त्यो संकेत चाहिँ गरेको छैन। त्यसो भएर आउँदो केन्द्रीय समितिको बैठकले मिलाएर लिएर जाने गरी नै निर्णय गर्नुहुन्छ भन्ने कुरामा हामी धेरै 99 चाहिँ आशावादी छौँ। त्यो आशावादीपन पनि हो, अनि त्यसो भएदेखि एउटा खालको घुर्कीपन भनेर पनि कुरा आउँछन्, त्यो पनि हो कि भनेर त्यसो दिने? अब घुर्की त होइन, अब तपाईँहरू चाहिँदैन यो पार्टीमा, तपाईँहरूले जे गर्नुभयो विगतमा नि राम्रो गर्नु भएन, आवश्यक छैन, त्यस कारणले तपाईँहरूले आफ्नो बाटो आफै लिनुहोस् भन्नुभएछ भन्ने कि त उहाँहरूको कुरा हो। म भन्न चाहन्छु त्यसो भन्नुभयो भने त्यो पार्टी पनि छिटोभन्दा छिटो सकिन्छ। अब अहिले हामी केन्द्रीय समिति नबस्दैमा अर्को पार्टी भइसक्यो भन्ने पनि बिल्कुल होइन, हामी त्यही पार्टीमै छौं, हाम्रै पार्टी हो। त्यसो भएको हुँदाखेरि यो घुर्की भन्दा पनि उठेका विषयहरू सम्बोधन गर्नुपर्छ। हामी इनकेस अपवादमा हामीले त्यहाँ समायोजन गर्न सक्नु भएन भने पनि अर्को पक्ष त्यहाँ जन्मिहाल्छ। त्यस कारणले पार्टी विपरीतको एकत्व हो, भिन्न विचारलाई पनि सहजतापूर्वक लिएर जान सक्ने महानता पार्टीमा प्रदर्शन नभइकन पार्टी चल्न सक्दैन, जुन चाहिँ अध्यक्ष प्रचण्डले गर्नु पर्यो, देखाउनु पर्यो, त्यो गरेर देखाउनु पर्यो। ए नेकपा माओवादीभित्र चलेको आन्तरिक बहस केका लागि हो भन्ने प्रश्नको शिरोफेर हामी छलफल गर्दै थियौं। अब तपाई हाम्रै बजार बकुल्लहरमा सर्व सुविधा